अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो कार्यक्रम लोक झङ्कार। नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झङ्कारमा। प्रविधि कक्षका मित्र राजसँगै म छु तपाईँको आफ्नै लोक सङ्गीतको सहयात्री दिवस। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो कार्यक्रम लोक झङ्कार। हामी हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुने गर्दछौँ र यो आवाज विश्वको जुनसुकै कुनामा रहेर पनि इन्टरनेट अनलाइनको www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम लोक झङ्कारमा हामी कहिले नयाँ भाका बजाउँछौँ, कहिले पुराना भाका बजाउँछौँ, कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ अनि कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने आजको यो सोमबारी व्यवसायमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए नि मञ्चन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। ढिला नगरीकन कार्यक्रमको सुरुवातमा एउटा भाकालाई अगाडि बढाउन चाहन्छु। रामजी खाँड अनि निशा पोखरेलको सुमधुर आवाज रहेको छ यो भाकामा, बेथा चर्कै छ अपक्रममा तपाईँको लागि। छिपी भेटो ने बानी हो, भेटो ने बानी हो, तिम्रै आगले यो मोटो खानी भो, बेथा चर्कै छ, बेथा चर्कै छ, लुकी छिपी भेटो न आउनु भो, मजा अर्कै छ, भेटो ने बानी हो, तिम्रै आगले यो मोटो खानी भो, बेथा चर्कै छ, बेथा चर्कै छ, लुकी छिपी भेटौँ न आउनु पो, मजा अर्कै छ, बेथा चर्कै छ। कार्यक्रम लोक झङ्कारमा हामीले बेथा चर्कै छ, लुकी छुपी भेट हुन आउनेको मजा अर्कै छ, रामजी खाँड अनि निशा पोखरेलको सुमधुर आवाजमा सजेको यो लोक भाका पृष्ठभूमिमा राखिसकेका छौँ। आजको यो सोमबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँहरूलाई थोरै भए पनि मञ्चन दिने तत्क्रममा हामी जुटिराखेका छौँ। यो गर्मीको मौसममा थोरै भए पनि शीतल दिने महसुस हामी गरिराखेका छौँ। लोकदोहोरी भाकाहरू सुन्न सक्नुहुनेछ तपाईँ हरेक दिन आउने गर्छ अर्पण समाचारपछि करिब करिब 11 बजेसम्मको समयमा उपस्थित हुन्छौँ हामी। अब नै कार्यक्रममा अर्को भाकालाई जोड्ने बेला भएको छ। भाग्यमा नै लेख्या रहेछ रुन रेशम छेत्री अनि देवी घरतीको सुमधुर आवाज छ यो भाकामा। यो भाकापछि एकछिन विश्रामको समय रहनेछ, विश्रामपछि फेरि उपस्थित हुने नै छौँ। रेडियो अर्पण 104.5 MHz अनि कार्यक्रम लोक झङ्कार सँगै रहनुहोला। सुनो सानो म भागी सकिन तिम्रो हुन पाए छुरुनलाई पार्यो आज दुई किनार हुनलाई भाग्यमा नै लेख्यारै छुरुन तिमीले शिखर सुन्नु सानो आकाशको जुन सुनो सानो म भागी सकिन तिम्रो हुन शिखर चुम्नु सानो आकाशको जुन

आफ्नो मताधिकारको प्रयोग गरौ। निर्वाचन आयोग। पूर्वी चितवनमा नै पहिलो पल्ट बैंकिंग ट्रेनिंग मोडर्न कम्प्युटर एन्ड एजुकेशन सेन्टरमा हाम्रा विशेषताहरू ख्याति प्राप्त बैंकका म्यानेजरहरूबाट कक्षा सञ्चालन गरिने प्रोजेक्टरको माध्यमबाट प्रयोगात्मक पद्धतिका साथ सिकाइने बैंकिंग ट्रेनिंग लिनेहरूका लागि इन्टर्नको व्यवस्था मिलाइने साथमा एकाउन्टिङ प्याकेज लगायत कम्प्युटरका सम्पूर्ण कक्षाहरू पनि सञ्चालन हुँदैछ। सम्पर्क मोडर्न कम्प्युटर एन्ड एजुकेशन सेन्टर रत्नगर एक बकुलहर नगरपालिका गेट सँगै फोन नम्बर 0556561000 मोबाइल 9845121440 र 9845043956। हे आजकल मलाई के भाषा कुनी रेडियो अर्पण ना सुनी ना हुनी रेडियो अर्पण रेडियो अर्पण हजुरलाई नि मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण के भाषा कुनी रेडियो अर्पण ना सुनी ना हुनी रेडियो अर्पण रेडियो अर्पण हजुरलाई नि मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण ए रेडियो अर्पण हजुरलाई नि मन पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण। नमस्कार, म लोक तथा दोहोरी गायक पशुपति शर्मा। अहिले तपाईँ सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो रेडियो अर्पण 104.5 MHz अर्पण सबैका लागि सधैँका लागि। यो एकैछिन विश्राम पछिको समयमा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँ यति बेला समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो रेडियो अर्पण 104.5 MHz सुनिरहनु भएको छ र कार्यक्रम लोकझङ्कारको बसाइमा हामीसँगै हुनुहुन्छ। आजको यो सोमबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ। मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँहरूलाई मनोरञ्जन दिइराखेका छौँ। अब ढिला नगरीकन अर्को भाकालाई कार्यक्रममा स्थान दिने बेला भयो छ। आँसुले परेली धुन्न भन्दा नि बिनु तमाङ अनि हिमाल खलीको आवाज रहेको छ यो भाग। यो अवक्रममा तपाईँको लागि यो भाका समझे सुले परे धुन बन्दनी मन्दैन पति तिमीलाई सम्झेर रुन बन्दनी गुम्बे झैलाउँछ छान्छु आँसुले परेली धुन्न भन्दा नि विनु तामाङ अनि हिमाल खलेको सुमधुर आवाजमा सजिएको यो लोक भाका हामीले पृष्ठभूमिमा राखिसकेका छौँ। यिनै भाकाहरूलाई प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमको समय पनि सकिने लागेको छ। अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz भोलि फेरि पनि कार्यक्रम आलोक झङ्कारको अर्को नवीनतम श्रृङ्खलामा तपाईँ हाम्रो भेट हुने नै छ। जाँदा जाँदै गगन राम गगन र नितापुनको सुमधुर आवाजमा रहेको सालैजो भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै प्रविधि कक्षबाट साथ दिने राजलाई पनि विशेष आभार प्रकट भन्दै तपाईँकै लोक सङ्गीतको सहयात्री दिवस पनि बिदा हुन्छु। नमस्कार। राम्रो विचार समाचार गीत सुन्न पाउँछ राम्रो विचार समाचार गीत सुन्न पाउँछ 104.5 MHz रेडियो अर्पण आउँछ गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो।